हेलो नमस्कार नमस्कार सिडियो साहब, आज हामी यो जुन इन्धनको विषयमा कुराकानी गर्दैछौँ होइन, त्यसै भर त इन्धनको सङ्कट त छँदैछ, गुल्मीमा पनि त्यसको प्रभाव नहुने त कुरै भएन। अहिले पछिल्लो चरण यहाँका सम्पन्न परिवारले पनि दाउराबाट खाना पकाउन थालेका छन्। समस्या यहाँनिर विशेष गरी कोठा गर्नेहरूको समस्या छ। घरबेटीहरूले पक्की घरमा चाहिँ दाउरा बाल्न नदिने, यो समस्यालाई समाधान गर्नका लागि घरबेटीहरूले दाउराबाट खाना पकाउने व्यवस्था मिलाइदिनका लागि प्रशासनले कुनै पहल गर्न सक्छ? शहरी क्षेत्रमा रहनुभएका तमाम घर धनी र घर भाडामा रहनुभएका महानुभावहरूलाई पनि विनम्रताका साथ अनुरोध गर्न चाहन्छु कि अहिले मानवीय अलिकति अवस्थालाई हामीले ध्यान दिनुपर्ने अवस्था छ र यस्तो परिस्थितिलाई ख्यालमा राखेर सम्बन्धित सबै पक्षले आफ्नो आफ्नो घरमा भाडामा बस्ने व्यक्तिहरूलाई आफ्ना करेसाबारी वा खाली जग्गामा आगो नलाग्ने हिसाबले एउटा टहरा, सानो अस्थायी टहरा बनाइदिएर कोठा पछि बस्ने व्यक्तिहरूको अलग अलग चुल्लो राख बनाइदिन पनि सकिन्छ वा साझा खाना खान पनि सकिन्छ। पक्की घरको छतमै पनि घरबेटीले जुन खाना खानुहुन्छ, आखिर यो सबै त्यही अवस्था रहने पनि होइन, उहाँहरूलाई पनि संयुक्त भोजन गराउने परिपाटीको सुरुवात गर्नुभयो भने यसले देशमा सकारात्मक सन्देश जाने हुन्छ। केही मात्रामा भए पनि आधा ग्यास भरेको सिलिन्डर अहिले नआएको अवस्था भने होइन, तर अब नियमित रूपमा आउन सक्ने अवस्था पनि छैन। त्यसमा पनि सम्बन्धित ग्राहक उपभोक्ताहरूलाई पहिचान गरेर प्राथमिकतामा राखेर सम्बन्धित ग्यास विक्रेताहरूले दिइरहनु भएको छ, यसको नियमित अनुगमन पनि भइरहेछ र ती वितरण गर्ने ठाउँमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरू पनि खटाइएको अवस्था छ। स्वयं यस हिसाब पनि विषयमा निकै जागरूक र क्रियाशील भएर लागिरहनु भएको छ। सबै क्षेत्रले सहयोग नगरेर एउटा निकाय वा एउटा व्यक्तिले मात्रै गर्दा केही पनि हुँदैन। मैले फेरि पनि सबैमा अनुरोध गरेँ र हिजो मात्रै सदरमुकाम तम घाँसमा 3,000 लिटर मात्रै पेट्रोल आएको र 9,000 डिजल आएको अवस्थामा जसको बाइक छ उहाँहरूले सबैले पेट्रोल माग गर्नु वा प्रयोग गर्न पाउनु चासो राख्नु ठिकै हो, तर अहिले सेवा केन्द्रमा खटिने कर्मचारीहरू, खोप लगाउने स्वास्थ्य कर्मी, कृषिको बिउ बिजन बाँड्ने कर्मचारी, पशुको स्वास्थ्य हेर्नुपर्ने कर्मचारीहरू, गाविसको सामाजिक सुरक्षा भत्ताको काम गर्ने लगायतका सेवा केन्द्रमा खटिने कर्मचारीहरूलाई, सबै कर्मचारीलाई पनि होइन, कामको आवश्यकता र प्राथमिकतामा दिनै पर्ने व्यक्तिहरूलाई अहिले प्राथमिकतामा राखिया उहाँले सदरमुकाममा रहनुभएका व्यक्तिहरूले यो कठिनाई बुझिदिनु म अनुरोध गर्दछु। पेट्रोल पम्पमा हरेक एक लिटर तेलको कसरी लग्यो भनेर हामीले रेकर्ड राखेर दिएका छौँ। इच्छुक वा जान्न चाहने जोसुकै व्यक्ति पनि जिल्ला प्रशासन कार्यालयमा आएर त्यो रजिस्टर हेर्न सक्नुहुन्छ। म प्रमुख जिल्ला अधिकारी हुँ, मेरै कार्यालयमा 2 मोटरसाइकल छ, तर त्यो मोटरसाइकलमा 0.5 लिटर पनि पेट्रोल राखिएको अवस्था छैन, तर त्यो प्रयोजनको लागि पनि आज उपलब्ध भएसम्म अरूले पाए जस्तै गरेर राख्ने व्यवस्था मिलाइरहेको छु। मेरो व्यवहारमा जाँच गर्न आउन पनि म अनुरोध गर्न चाहन्छु। आयो भनेपछि सबैले मलाई पनि चाहियो भनेर भनिदिनु भयो भने जहाँ दिनै पर्ने हो ती व्यक्तिहरू छुट्न सक्छन्, जसको कारणले फेरि पनि दुःख पाउने जनता नै भए हुनाले यो असहज परिस्थितिलाई बुझिदिनाउन र सम्भवतः आइतबार 3,000 लिटर अरू पेट्रोलहरू आयो भने हामीले निर्वाचन क्षेत्र नम्बर 3 ग्रामीण दूरदराजका सर्वसाधारणहरूलाई नजिकको प्रहरी निकायमा समन्वय गरेर त्यहाँ आफ्नो मोटरसाइकलको ब्लु बुक, ड्राइभिङ लाइसेन्स देखाएर त्यो आधारमा कति हुन सक्छ भएसम्म हामी उपलब्ध गराउनेछौँ। स्वतामा उपलब्ध भएको पेट्रोल त्यहाँ प्रहरी युनिटले आफ्नो प्रत्यक्ष अनुगमन र निगरानीमा राखेर प्राथमिकताको आधारमा वितरण गरिरहेको अवस्था छ। त्यसै गरेर चोर काटे र रेडीमा आएको डिजललाई पनि हामीले रेकर्ड राखेर प्राथमिकता आवश्यकताको आधारमा दिएका छौँ। खास गरेर तमघासबाट काठमाडौँ बुटवल चल्ने यात्रुवाहक सवारी साधन, ग्रामीण क्षेत्रमा चल्ने यात्रुवाहक सवारी साधन, खाद्यान्न ढुवानी गर्ने, औषधि ढुवानी गर्ने सवारी साधनहरूलाई हामीले उच्च प्राथमिकतामा राखेका छौँ। एम्बुलेन्सलाई उच्च प्राथमिकतामा राखेका छौँ। तर अब मेरो गाडीको फुल ट्याङ्की भरिदिनु पर्यो भन्ने सोचाइ हुनसक्छ, भए त भरिदिन पाए हामी पनि खुसी हुन्थ्यौँ, त्यस्तो अवस्था चाहिँ छैन। र यस्तो अवस्थामा मैले स्टक राख्ने वा होल्ड गर्ने भन्नुभन्दा पनि यो सबैको लागि हो भन्ने बुझिदिन पनि मैले फेरि आग्रह गरेँ। जस्तो सिडियो साहब दाउराबाट खाना पकाउने कुराकानी गरिरहेको छौँ नि, यसमा अलिकति समस्या के रहेछ भने विशेष गरेर तमघास क्षेत्र र अन्य गाविस र सामान्य हाट बजारहरूमा त्यहाँ दाउराको समस्या, किन सामुदायिक वनले दाउरा नदिने, सुकेका दाउरा वनबाट ल्याउनको लागि अलिक सहज वातावरण मिलाउने तर्फ सोच्नु भएको छ? हाम्रो जिल्ला आपूर्ति समिति पनि छ, अब यसको अध्यक्ष डिएफओ साहब स्वयं हुनुहुन्छ, हाम्रो सहायक प्रमुख जिल्ला अधिकारीले प्रतिनिधित्व गर्नुहुन्छ, अन्य निकायका व्यक्तिहरू पनि छन् र जिल्ला वन कार्यालय अनि जिल्ला वन पैदावार आपूर्ति समितिले आवश्यक परेको अवस्थामा निर्णय गरेर सम्बन्धित वन समुदाय वा उपभोक्ता समितिहरूलाई अनुरोध गर्ने र उहाँहरूले ढला पडा वा छिमल मिल्ने रुखहरू मात्रै छिमल्ने काम हुन्छ, अझैसम्मको प्रयास रहनेछ। हुन्छ त सिडियो साहब, तम्गासका यो भाडामा बस्नेहरूलाई जुन खाना पकाउनका लागि घरबेटीहरूले दाउराको चुलाको लागि व्यवस्था गरिदिनका लागि तपाईँले यो रेसुङ्गा नगरपालिका प्रमुखलाई भनिदिनु हुन आग्रह गर्दै अहिले छुट्टिन चाहन्छु है त। निश्चित रूपमा भनिहाल्छु। हस् हजुर, है त। हस् धन्यवाद। हस् धन्यवाद।